হে ধরতি এই হো দুবাই লে টেকনে কিনা মাইলে তিম্রো মুখ না দেখনে সানু কাহা ছো মেরি সানু কাহা ছো একই চোটি মুখের নি ধোকো ছা বেটা যাহা ছো। नमस्ते, म मेक्सम खाती। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। पुनः स्वागत छ मित्र, तपाईँ यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोरा। टेक्निकल पार्टमा फरक फरक सञ्चार गृहबाट फरक फरक साथीहरू हुनुहुन्छ। आज अतिथि पाउन कृष्ण प्रसाद गौतम, उहाँसँग फेरि पनि हामी अन्तरङ्ग कुराकानी गर्नतर्फ अगाडि बढ्छौँ। कृष्णजी, यहाँलाई पुनः स्वागत छ। धन्यवाद राजजी। गीत सङ्गीतको सुरुवातीका दिनलाई हामी सम्झना गरौँ। कुन गीतबाट यो साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो? म पहिलो मेरो गीत चाहिँ अन्तै नाता तिमीले जोड्दा विरहका आँसु नै झर्ने छ तिमी र म छुट्टिनु पर्दा भन्ने गीत थियो। कति सालमा यो? तपाईँको 70 सालको कुरा छ। भनेपछि भर्खरै दुई तिन वर्ष भयो? दुई तिन वर्ष हो। हजुर, त्यतिखेर पनि व्यावसायिक रूपमा साङ्गीतिक क्षेत्र त्यति फस्टाउँदो थिएन। सिआरबिटीको माध्यमबाट केही चर्चा परिचर्चा पाइन्थ्यो? पाइन्थ्यो, तर पछिल्लो समयमा त्यो पनि छैन। सिआरबिटी पिआरबिटी चाहिँ त्यति बेलासम्म थियो। अहिले केही मात्रामा युट्युब भ्युअर्सबाट आर्थिक आय आर्जन गर्न सकिन्छ भनेर भन्छन्। कम्पनीलाई हामी कुनै गीत जिम्मा दिन्छौँ, कम्पनीले कलाकारलाई जुन भ्युअर्स बापत दिने रकमहरू के भनिएको छ? जुन तपाईँको लास आउँछ बाकसमा बोलको भाकाको पनि भ्युअर्स निकै राम्रो छ युट्युबमा। हजुर हजुर, के छ एग्रिमेन्ट? के छ कम्पनीहरूको तर्फबाट कलाकारहरू त्यति सन्तुष्ट भएको होइनन् कि आफ्ना सृजना त्यहाँ विभिन्न कम्पनीको युट्युब च्यानलबाट सार्वजनिकरण हुन्छन्, पाउने पारिश्रमिकको रूपमा भन्ने कलाकारले पाएका हामीले पाउँदैनौँ? हजुर हजुर, यहाँको के छ एग्रिमेन्ट? होइन, मेरो एग्रिमेन्ट चाहिँ तपाईँको 50% कम्पनी हामीले उसलाई चाहिँ हामीले जिम्मा दिइसके पछाडि गीत त हाम्रो, लगानी पनि हाम्रो हो नि त, होइन? लगानी भइसके पछाडि त के अरे अलिकति पनि इन्कम हुँदैन भने किन चाहिँ लगानी गरिराख्ने के कलाकारहरूले? हजुर, त्यो चाहिँ हो क्या, किनकि मैले त्यसमा चाहिँ सम्झौता के गरेको छु भने 50% लगानीमा कम्पनीले पनि लियोस्, केही भएन, होइन, केही फरक परेन, तर हामीले पनि कलाकारहरूले पनि त्यो आफ्नो अधिकार हो माग्नुपर्छ क्या। हो, किनकि उनीहरूलाई त के अरे हिम सम्झौतालाई मैले दिएको छु, हिम सम्झौतालाई म के अरे मैले उसलाई त एउटा पैसा दिएर पो यति गरिदिए त एउटा माध्यम बनाएको कि उहाँहरूलाई, हिम सम्झौता कम्पनीलाई हामीले माध्यम बनाएको, होइन? उहाँहरू चाहिँ त्यो भिडियो गरिसके पछाडि बजारमा फाल्नुहोस् भनेर हामीले दिएको, तर हाम्रो इन्कम जति नै तपाईँहरू खानुहोस् है भनेर भने चाहिँ होइन क्या। यो कुरो चाहिँ सबै के अरे लोकगीत आधुनिक गीत जुनसुकै गीतका पनि साथीहरूले हो, कसैले चाहिँ कम्पनीमा त्यतिको गीत छोडिदिनुहुन्छ, आए पनि इन्कम आए पनि भयो नआए पनि भयो भनेर, तर हामीले त लगानी गरिसके पछाडि होइन एउटा गीतको चाहिँ मिनिमम चाहिँ के अरे 50-60 हजार खर्च गरेर थोरैमा पनि त्यति गर्छ भने उसको चाहिँ आउने माध्यम के त, के जाने मात्रै ठाउँ हो र? होइन नि, आउनु पनि पऱ्यो नि त। अहिले 1,15,000 भन्दा माथि चाहिँ भ्युअर्स गइसकेको छ, किन त्यो त मलाई त चाहियो त। उहाँहरूलाई मैले के भन्छु भने मेरो तर्फबाट चाहिँ हाम्रो सम्झौता चाहिँ ल 50% लिने, 50% तपाईँले लिनुहोस्, 50% यता दिनुपर्छ, होइन? कलाकार त त्यतिकै त बाँच्दैन। हजुर, त्यो भएको कारणले गर्दाखेरि त्यो सम्झौता चाहिँ हाम्रो भएको छ। हजुर हुन्छ, अब हामी लगभग प्रस्तुतिको अन्त्यतिर पनि आइपुग्न लागिसकेका छौँ। यहाँको पहिलो सृजना हामीले धेरै श्रोताहरूमा आज सुनाउने चाहना पनि बोकिरहेका छौँ। पछिल्लो समयको लास आउँछ बाकसमा बोलको भाकाको विषयमा थोरै चर्चा परिचर्चा गरौँ न। यो भाका प्रवासी नेपालीहरूलाई नै केन्द्रित गरेर आफैले भोगे जसरी कसरी सृजना गर्नुभयो, कसरी तयार गरेर बजारमा पठाउनु भयो? सर, यो त असाध्यै छ, एउटा नेपालीहरूलाई सम्झिएर पनि म एउटा विदेश यात्रादेखि लिएर 3 वर्ष मेरो दुबई इन्टरनेसनलको बसाई र अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरतको हैसियतबाट पनि दिनानुदिन 5-7 वटा नेपालीहरूको लास आउँदै गर्दाखेरि मेरो मन पनि सायद ठाउँमा रहेन, मलाई पनि त्यत्तिकै दुःख लाग्यो। देखिन्छ छोरोले 75 वर्षको बाबुलाई छोरोले पाल्ने बेलामा छोराको लास अगाडि स्याहार्नु पर्दाखेरि सायद कुनै पनि नेपाली दाजुभाइहरू विदेश जान नपरोस् भन्ने चाहिँ मैले एकदमै ठानेको छु, किनकि अहिले तपाईँको दिनानुदिन 5-7 लास मेरै आँखा अगाडि, म त एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीको हैसियतबाट पनि मैले त्यो गीतलाई यसरी बनाएको हुँ, किनकि अरूको भावलाई सङ्गीतमा मैले परिणत गरेँ। अब राजु बोराजी भनेपछि नभोगे पनि देख्नुभएको यथार्थतालाई चित्रण गरेर यो गीत तयार गर्नु। हजुर हजुर। आगामी सृजनाहरू के रहेका छन् कृष्णजी? आगामी सृजनाहरू सर मेरो छ रोधी घरमा नाचिदियो घुमेर। मैले धेरै छिटो गीतहरू गरिसकेँ, रोधी घरमा नाचिदियो घुमेर फर्किँदैन पैसालु उमेर। यसपालिको गीत भने अब आउने गीतहरू चाहिँ अलि रमाइलो छ। हजुर हजुर, अलि डान्स बिटको धेरै स्लो गीतको गरियो, अब अलिकति फास्ट बिटको तर अराजक खालको पनि होइन है, त्यस्तो खालको चाहिँ हामी म गीत बनाउनु त बनाउँछु तर त्यस्तो खालको चाहिँ गीत बनाउँदिन होइन, र मन पनि पराउँदिन त्यस्तो खालको। कमसेकम फ्यामिलीमा बसेर हेर्न लायकको भिडियोहरू होस् त्यस्तो खालको गीत चाहिँ बनाउँछ। हुन्छ, यहाँको साङ्गीतिक यात्राको लागि हामी शुभकामना व्यक्त गर्दछौँ। धेरै कुराकानी गर्ने सोच हुँदा हुँदै पनि समयले नेटो काट्न लागिसकेको छ। अन्तमा रेडियो सुनेर बस्नु नि आम शुभचिन्तक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? अन्तमा मेरो गीत मन पराइदिनु भएकोमा हाम्रा एफएम कर्मी र सम्पूर्ण देशदेखि विदेशमा, प्राय जसो विदेशमा बढी चर्चा छ यो गीतको होइन, देशदेखि विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मेरो लास आउँछ बाकसमा भन्ने गीत बोलको भिडियोलाई मन पराइदिनु भएको छ, र यसै गरी अब आउने एल्बमहरूलाई पनि यसरी नै मन पराइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। हुन्छ, धन्यवाद हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भयो कृष्णजीलाई। धन्यवाद राजुजी। यो हाम्रो मिरमिरी एफएम होल युनिट र प्रविधि मित्रमा चाहिँ रहनुहुने साहस भट्टजीलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले यहाँसम्म ल्याइ पुर्याइदिनु भयो, यहाँहरूको लागि धेरै धेरै धन्यवाद, शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। र देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेशनका टेक्निसियन साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्ने। मित्र, प्रस्तुतिको अन्तिम चरणमा कृष्ण प्रसाद गौतमजीको नै पहिलो साङ्गीतिक कोशेली अन्तै नाता तिमीले जोड्दा यो भाकालाई यहाँहरूमाझ प्रस्तुत गर्दै यो कार्यक्रम प्रस्तुत राजु बोहरा आजको बसाई लोक चौतारीबाट छुटिन्छ। नमस्ते, तपाईँको आजको थप बाँकी दिन धेरै शुभ बितोस्।